باب پنجم، لا الہ الا اللہ، اسلام کا نظام حیات، اسلامی نظام زندگی کی اساس۔ لا الہ الا اللہ، اللہ کے سوا کوئی معبود نہیں ہے، اسلامی عقیدے کے رکن اول یعنی کلمہ شہادت کا پہلا جزو ہے، جس میں بتایا گیا ہے کہ بندگی اور عبادت کے لائق صرف ایک اللہ ہے، محمد الرسول اللہ اس کا دوسرا جز ہے، اور اس میں یہ تعلیم دی گئی ہے کہ اس بندگی کی کیفیت اور اس کا طریقہ صرف رسول اللہ صلی اللہ علیہ وآلہ وسلم ہی سے حاصل کیا جائے گا۔ مومن اور مسلم کا دل وہ دل ہے جس کی گہرائیوں میں کلمہ اپنے ان دونوں اجزاء سمیت پوری طرح جاگزی ہوتا ہے، اس لیے کہ ان دونوں شہادتوں کے بعد ایمان کے جتنے ستون اور اسلام کے جتنے ارکان ہیں وہ دراصل ان شہادتوں ہی کے تقاضوں میں پیدا ہوتے ہیں۔ چنانچہ ملائکہ پر ایمان، اللہ کی کتابوں پر ایمان، اللہ کے رسولوں پر ایمان، آخرت پر ایمان، تقدیر خیر و شر پر ایمان، اسی طرح نماز، روزہ، زکوٰۃ اور حج، اور پھر حدود، تعزیرات، حلال و حرام، معاملات، قوانین، اسلامی ہدایات و تعلیمات، ان سب کی اساس اللہ کی عبودیت پر استوار ہوتی ہے، اور ان سب کا منبع وہ تعلیم ہے جو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے اپنے رب کی طرف سے ہم تک پہنچائی ہے۔ اسلامی معاشرہ وہ معاشرہ ہے جو کلمہ شہادت اور اس کے تمام تقاضوں کی عملی تفسیر ہو۔ اگر یہ کلمہ اور اس کے تقاضوں کی کوئی جھلک معاشرے کی عملی زندگی میں نہ پائی جاتی ہو تو وہ اسلامی معاشرہ نہیں ہے۔ گویا کلمہ شہادت ایک ایسے مکمل نظام کی بنیاد ٹھہراتا ہے جس پر امت مسلمہ کی زندگی اپنی تمام تفصیلات اور ضروریات سمیت تعمیر ہوتی ہے۔ اس بنیاد کے قیام سے پہلے زندگی کی تعمیر کا سوال ہی پیدا نہیں ہوتا۔ اسی طرح اگر اس بنیاد کے ماں سوا کسی اور بنیاد پر زندگی کی عمارت اٹھائی جائے، یا اس بنیاد کے ساتھ کسی اور بنیاد کو یا متعدد خارجی بنیادوں کو بھی شامل کر کے زندگی کی تعمیر کی کوشش کی جائے، تو ان کے نتیجے میں قائم ہونے والے معاشرے کو اسلامی زندگی کا نمائندہ کسی طرح بھی نہیں کہا جا سکے گا۔ اللہ تعالیٰ کا ارشاد ہے، حکم صرف اللہ کا ہے، اس کا فرمان ہے کہ اس کے سوا کسی کی بندگی نہ کی جائے، یہی دین قیم، ٹھیٹھ اور سیدھا طریق زندگی ہے۔ سورہ یوسف آیت نمبر 40۔ جس نے رسول کی اطاعت کی اس نے دراصل اللہ کی اطاعت کی۔ سورۃ النساء آیت نمبر 80۔ یہ مختصر اصولی اور فیصلہ کن بیان دین حق اور اس کی عملی تحریک سے تعلق رکھنے والے بنیادی مسئلے کے بارے میں دو ٹوک فیصلہ کرنے میں ہماری رہنمائی کرتا ہے۔ ثانیاً، مسلم معاشرے کے طریقے تعمیر کی نشاندہی میں ہمیں اس سے مدد ملتی ہے، اور ثالثاً ہمیں یہ بتاتا ہے کہ اسلام نے جاہلی معاشروں کے ساتھ نمٹنے کے لیے کیا طریقے کار تجویز کیا ہے، اور رابعاً وہ یہ تعین کرتا ہے کہ انسانی زندگی کی عملی صورتحال کو بدلنے کے لیے اسلام کا ضابطہ کار کیا ہے۔ یہ تمام مسائل وہ ہیں جو قدیم زمانے سے لے کر آج تک اسلامی تحریک کے نظام کار میں نہ صرف اساسی اہمیت کے حامل رہے ہیں بلکہ بڑے نازک اور فیصلہ کن سمجھے جاتے رہے ہیں۔ اسلامی معاشرے کا امتیازی وصف۔ مسلم معاشرے کا امتیازی وصف یہ ہے کہ یہ معاشرہ اپنے تمام معاملات زندگی میں صرف اللہ کی عبودیت کی اساس پر قائم ہوتا ہے۔ کلمہ شہادت اسی عبودیت کا اظہار کرتا ہے اور اس کی کیفیت متعین کرتا ہے۔ انسان کا اعتقاد بھی اس عبودیت کا مظہر ہوتا ہے۔ عبادات و شعائر میں بھی اس عبودیت کا پرتو پایا جاتا ہے۔ قوانین و ضوابط اس کی عملی تفسیر ہوتے ہیں۔ جو شخص اللہ سبحانہ و تعالیٰ کی وحدانیت پر یقین نہیں رکھتا تو اس نے دراصل صرف ایک اللہ کی بندگی اختیار ہی نہیں کی۔ اللہ تعالیٰ فرماتا ہے کہ دو خدا نہ بنا لو، خدا تو بس ایک ہی ہے، لہٰذا تم مجھی سے ڈرو، اسی کا ہے وہ سب کچھ جو آسمانوں میں ہے اور جو زمین میں ہے، اور خالصاً اسی کا دین کائنات میں چل رہا ہے، پھر کیا اللہ کو چھوڑ کر کسی اور سے تقویٰ کرو گے؟ سورۃ النحل آیت نمبر 51-52۔ اسی طرح جو شخص اللہ کے سوا کسی اور ہستی کے آگے یا اللہ کے ساتھ کسی اور ذات کو شریک کر کے عبادات و شعائر بجا لاتا ہے، وہ بھی خدائے واحد کا بندہ نہیں ہو سکتا۔ کہہ دیجئے میری نماز، میرے تمام مراسم عبودیت، میرا جینا اور میرا مرنا سب کچھ اللہ رب العالمین کے لیے ہے، جس کا کوئی شریک نہیں، اسی کا مجھے حکم دیا گیا ہے، اور سب سے پہلے سر اطاعت جھکانے والا میں ہوں۔ سورۃ الانعام 162-163۔ اسی طرح جو شخص ان قوانین کو چھوڑ کر جو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے ذریعے اللہ تعالیٰ نے ہمیں دیے ہیں، کسی اور منبع سے قوانین کو اخذ کرتا ہے، تو وہ بھی اللہ کی بندگی خالص سے محروم ہے۔ کیا یہ لوگ کچھ ایسے شریک خدا رکھتے ہیں جنہوں نے ان کے لیے دین کی نوعیت رکھنے والا ایک ایسا طریقہ مقرر کر دیا ہے جس کا اللہ نے اذن نہیں دیا؟ سورہ شورا آیت نمبر 21۔ جو کچھ رسول تمہیں دیں اسے پکڑ لو، اور جس چیز سے روکے اس سے رک جاؤ۔ سورۃ الحشر آیت نمبر 7۔ یہ ہیں اسلامی معاشرے کے اقدار اصلی۔ اس معاشرے میں جس طرح افراد کے معتقدات اور تصورات میں بندگی رب رچی بسی ہوتی ہے، اسی طرح ان کی عبادات اور شعائر و مناسک پر بھی بندگی خالص کا رنگ چڑھا ہوتا ہے، اور ان کا جماعتی نظام اور قوانین و ضوابط بھی بندگی رب کے عملی پیکر ہوتے ہیں۔ ان پہلوؤں میں سے ایک پہلو میں بھی اگر بندگی کا رنگ معدوم ہو تو پورے کا پورا اسلام کالعدم ہو جاتا ہے، اس لیے کہ اس طرح اسلام کا رکن اول کلمہ شہادت، جس پر اسلام کی بنیاد ہے، سرے سے وجود پذیر ہی نہیں ہو سکتا۔ اوپر ہم نے یہ عرض کیا ہے کہ اسلامی معاشرے کی امتیازی خصوصیت یہ ہے کہ اس کے افراد کے اعتقادات بھی اسی جذبہ عبودیت کے آئینہ دار ہوتے ہیں۔ یہاں مناسب معلوم ہوتا ہے کہ یہ بتا دیا جائے کہ اسلامی اعتقاد کیا ہے۔ اسلامی اعتقاد کس چیز کا نام ہے؟ دراصل یہ ایک ایسا اعتقاد اور تصور ہے جس کا پودا انسان کے شعور و ادراک میں اس وقت پھوٹتا ہے جب وہ عقیدہ اسلام کے حقائق اور رموز کو براہ راست ربانی سرچشمہ ہدایت قرآن سے اخذ کرتا ہے، اور جب اس تصور اعتقاد کا نقش پوری طرح انسان کے ذہن پر مرتسم ہو جاتا ہے تو پھر اسے اپنے رب کی حقیقت کا عرفان حاصل ہوتا ہے، جس کائنات میں وہ سانس لے رہا ہوتا ہے اس کی خفی اور جلی حقیقتیں بھی اسی وقت اس پر منکشف ہوتی ہیں، جس زندگی کی بدولت وہ زندہ انسانوں میں شمار ہوتا اور ان کے ساتھ مربوط ہوتا ہے، اس کے پنہا اور عیاں حقائق بھی اس پر روشن ہو جاتے ہیں، اور ساتھ ہی عرفان ذات بھی اسے نصیب ہوتا ہے، یعنی وہ خود انسان کی اصلیت سے باخبر ہو جاتا ہے۔ پھر اسی تصور کی بنیاد پر وہ تمام حقائق کے ساتھ اپنے معاملات کی کیفیت متعین کرتا ہے، اپنے پروردگار کے ساتھ ایسا رویہ اختیار کرتا ہے جس میں اس کی عبودیت اور بندگی کے نور کا پرتو ہو۔ کائنات اور کائنات کے قوانین اور نوامیس، زیروح مخلوقات، نوع انسانی اور اس کے مختلف اداروں کے بارے میں وہ ایسا رویہ اختیار کرتا ہے جس کی جڑیں اللہ کے دین میں پیوست ہوتی ہیں اور اس تعلیم سے ماخوذ ہوتی ہیں جو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے ذریعے انسانوں تک پہنچی ہے۔ اس طرح وہ اپنے پورے رویہ زندگی کے اندر اللہ کی عبودیت و بندگی کا اظہار کرتا ہے، اور یوں اس کی زندگی کی تمام سرگرمیوں پر اسی پاکیزہ روش کی مہر ثبت ہو جاتی ہے۔ اسلامی معاشرے کو وجود میں لانے کا طریقہ کار، مسلم معاشرے کے حدود اربع متعین ہو جانے کے بعد اب یہ سوال پیدا ہوتا ہے کہ اس نوعیت کا معاشرہ کیسے وجود میں آتا ہے اور اس کی تعمیر کا طریقہ کار کیا ہے۔ یہ معاشرہ اس وقت تک وجود میں نہیں آ سکتا جب تک پہلے ایک ایسا انسانی گروہ ظہور پذیر نہ ہو جو یہ فیصلہ کر چکا ہو کہ اس کی بندگی اور عبودیت تمام کی تمام صرف اللہ کے لیے مخصوص ہوگی، اور وہ اللہ کی بندگی کے ساتھ کسی اور ہستی کی بندگی کی شرکت گوارا نہیں کرے گا، نہ عقیدہ و تصور کے لحاظ سے غیر اللہ کی بندگی کو قبول کیا جائے گا، نہ عبادات و شعائر میں غیر اللہ کی اطاعت کو دخل اندازی کا موقع دیا جائے گا، اور نہ قوانین اور نظام زندگی کے اندر غیر اللہ کی بندگی کا کوئی شائبہ برداشت کیا جائے گا۔ اس فیصلے کے بعد یہ گروہ انسانی بالفعل اپنی زندگی کو اللہ کی عبودیت خالصہ کی بنیاد پر منظم کرنا شروع کر دیتا ہے۔ اپنے ضمیر اور دل کی دنیا سے وہ ان تمام اعتقادات و تصورات کو کھرچ دیتا ہے جو غیر اللہ کی الوہیت کے قائل یا اللہ کی الوہیت میں کسی اور کو بھی شریک ٹھہراتے ہیں۔ اس معاشرے کے تمام مراسم عبادات ایک اللہ کے لیے مخصوص ہو جاتے ہیں، اور اس کے سوا باقی سب سے اس کا رشتہ منقطع ہو جاتا ہے۔ اس طرح کے مثالی اسلامی معاشرے کے تمام قوانین کا ماخذ صرف خدا کی ذات ہوتی ہے، اور ان الہی قوانین میں وہ کسی اور قانون کی آمیزش کو گوارا نہیں کرتا۔ یہی وہ رویہ ہے جسے اختیار کرنے کے بعد یہ جماعت صحیح معنوں میں مسلم جماعت کہلائے گی، اور جو معاشرہ یہ جماعت منظم کرے گی اسے مسلم معاشرہ کہا جا سکے گا۔ کوئی انسانی جماعت اس طرز پر جو ہم نے اوپر بیان کی ہے اللہ کی خالص عبودیت کا اقرار کرنے سے قبل مسلم جماعت نہیں شمار ہو سکتی، اور نہ عبودیت کی اساس پر اپنے نظام حیات کو استوار اور منظم کرنے سے قبل اس کا قائم کردہ معاشرہ مسلم معاشرہ قرار دیا جا سکتا ہے۔ اس کی دلیل یہ ہے کہ اولین بنیاد جس پر اسلام کی عمارت قائم ہوتی ہے اور مسلم معاشرہ تشکیل پاتا ہے، یعنی لا الہ الا اللہ محمد الرسول اللہ کی شہادت، وہ اپنے دونوں اجزاء سمیت قائم نہیں ہوئی ہے۔ اس لیے قبل اس کے کہ اسلام کے اجتماعی نظام کو قائم کرنے کے بارے میں سوچ بچار کیا جائے اور اس نظام کی اساس پر ایک مسلم معاشرے کے قیام کی تدبیریں تلاش کی جائیں، ضروری ہے کہ اولین توجہ افراد کے قلب و ضمیر کو غیر اللہ کی بندگی کی تمام صورتوں سے پاک کرنے پر صرف کی جائے، اور جن لوگوں کے قلوب و اذان غیر اللہ کی بندگی سے پوری طرح پاک صاف ہوتے جائیں سب مل کر ایک جماعت بنائیں۔ یہی جماعت جس کے افراد اپنے اعتقادات و تصورات کے لحاظ سے، مراسم عبودیت کے لحاظ سے، اور شریعت و قانون کے لحاظ سے غیر اللہ کی بندگی سے پوری طرح آزاد ہوں، اسلامی معاشرے کی ڈاک بیل ڈال سکتی ہے۔ اور جو شخص بھی اسلامی معاشرے میں زندگی بسر کرنا چاہے گا وہ اس میں شامل ہوتا جائے گا، اور اسے اس کا عقیدہ، اس کی عبادات اور اس کا وہ قانون اختیار کرنا ہوگا جس میں اللہ کی عبودیت خالص کے سوا کسی اور چیز کا شائبہ تک نہ ہوگا، یا دوسرے لفظوں میں وہ لا الہ الا اللہ محمد رسول اللہ کی قولی شہادت کی عملی تصویر ہوگا۔ یہی وہ نہج ہے جس کے مطابق دنیا کی پہلی اسلامی جماعت کی تشکیل ہوئی اور پہلا اسلامی معاشرہ منصہ شہود پر آیا۔ آئندہ بھی صرف اسی نہج پر اسلامی جماعت کی نشوونما ہو سکتی ہے اور اسلامی معاشرہ پھل پھول سکتا ہے۔ اسلامی معاشرہ اسی صورت میں آشنائے وجود ہو سکتا ہے کہ انسانی افراد اور گروہ اللہ کے ماں سوا ہر ہستی کو، چاہے وہ مستقل بذات ہو یا اللہ کی شریک ہو، ٹھکرا کر صرف خدا واحد و لا شریک کی بندگی کو اپنائیں اور مستقل طور پر یہ طے کر لیں کہ وہ اپنا نظام زندگی اللہ کی بندگی پر استوار کریں گے۔ اسی اجتماع اور فیصلے سے ایک نیا معاشرہ جنم لے گا جو اگرچہ قدیم جاہلی معاشرہ ہی کے اندر سے برآمد ہوگا، مگر اپنے نئے عقیدہ و فکر اور نئے نظام زندگی کی بدولت پرسودہ جاہلی معاشرے کے لیے ایک چیلنج ثابت ہوگا۔ یہ نیا نظام زندگی اسلام کے رکن اول توحید اور رسالت محمدی صلی اللہ علیہ وآلہ وسلم کے نور ازلی کی جلوہ گاہ ہوگا۔ عین ممکن ہے کہ قدیم جاہلی معاشرہ کلیتاً نئے اسلامی معاشرے میں مدغم ہو جائے، और ये भी मुमकिन है कि ऐसा ना हो। ये बात भी खारिज अज इम्कान नहीं है कि जाहिली माशरा मुस्लिम माशरे के साथ मुसालहत करने की कोशिश करे। इसी तरह मुस्लिम माशरे के खिलाफ जाहिलियत का रद्द अमल मुसल्लह तसादुम की सूरत भी इख्तियार कर सकता है। वैसे इस बाब में सुन्नत इलाही तो यही चली आ रही है कि जाहिली माशरा ही इस्लाम पर शब खून मारता है। कभी इसने जैश इस्लाम के उस हरावत दस्ते पर चढ़ाई की जो इस्लामी माशरे की दाग बेल ही से अभी फारिग ना हुआ था और मुतफर्रिक अफराद और ग्रोहों की शक्ल में बटा हुआ था, और कभी इसने इस्लामी माशरे के क्याम के बाद उस पर चढ़ाई की। हजरत नूह अलैहिस्सलाम से लेकर हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तक बिला इस्तिस्ना इस्लामी दावत की पूरी तारीख में यही सूरत हाल पेश आती रही है। ये एक वाज़े और तबई हकीकत है कि नया इस्लामी माशरा उस वक्त तक ना तमीर के किसी मरहले को तय कर सकता है और ना अपने वजूद को मनवा सकता है जब तक वो ईमानी या इंतहाई दर्जा कुव्वत हासिल न कर ले कि उसके बल पर कदीम जाहिली माशरे के दबाव का बआसानी मुकाबला कर सके। यही नहीं बल्कि ये कुव्वत हमा जहती और हमा गिर भी होनी चाहिए। एतकाद और तसव्वुर की कुव्वत, इखलाक और नफ्सियाती तरबियत की कुव्वत, तंजीम की कुव्वत और जमाती निज़ाम की कुव्वत, और वो सारी कुव्वतें जिनकी मदद से वो जाहिली माशरे का मुकाबला कर सके और उस पर अगर गलबा हासिल न कर सके तो कम अज कम उसके सामने डटा रहे और किसी तरह की हजीमत का शिकार ना हो। जाहिली माशरे की खसूसियात। अब आइए ये देखें कि जाहिली माशरे की हकीकत क्या है और इस्लाम इसका मुकाबला करने के लिए क्या तरीके कार इख्तियार करता है। मुख्तसर लफ्जों में इस्लाम की नजर में मुस्लिम माशरे के सिवा हर दूसरा माशरा जाहिली माशरा है। अगर हम उसकी सही मंतकी तारीफ करना चाहें तो यूं कह सकते हैं कि हर वो माशरा जो अपनी बंदगी को ख्वाबो एतकादो तसव्वुर में हो, मरासम इबादत में हो या कानूनी निज़ाम में, सिर्फ अल्लाह के लिए खालिस नहीं करता वो जाहिली माशरा कहलाएगा। इस तारीफ की रूह से आज दुनिया में जितने माशरे पाए जाते हैं वो सब के सब जाहिली माशरे हैं। कम्युनिस्ट माशरे इस सिलसिले में सरे फहरिस्त हैं। अव्वलन इस बिना पर कि उन्होंने अल्लाह सुबहान व तआला की ज़ात बरतर के मुतल्लिक इल्हाद की रविश इख्तियार कर रखी है और खुदा की हस्ती के सिरे से मुनकिर हैं और इस नज़रिए के अलमबरदार हैं कि इस कायनात का खालिक और इल्लत मादा या नेचर है और इंसान और इसकी तारीख का खालिक और मुहर्रिक इक्तसाद या आलात पैदावार हैं। सानियन इस बिना पर के जो निज़ाम ज़िंदगी वो कायम करते हैं इसमें बंदगी का हक अल्लाह ताला को नहीं बल्कि कम्युनिस्ट पार्टी को हासिल होता है। इसकी दलील वो इक्तदार और पेशवाई है जो कम्युनिस्ट मुल्कों में बिलफेल कम्युनिस्ट पार्टी को हासिल होती है। मजीद बरा कम्युनिज़म के उन तसव्वुरात और इस निज़ाम के जो नताइज अमलन मुरतब होते हैं वो भी एक जाहिली माशरा ही के रंग ढंग हैं। मसलन इन्हीं तसव्वुरात का यह शाखसाना है कि इंसान के बुनियादी मुतालबात सिर्फ वही समझे जाते हैं जो हैवान के मुतालबात होते हैं, यानी खाना पीना, लिबास, मकान और जिनसी तस्कीन। इंसान को एक जानवर समझने का एक नतीजा ये होता है कि बहसियत इंसान उसमें जो आला इखलाकी औसाफ पाए जाते हैं उन्हें पूरी तरह पामाल किया जाता है और उन तमाम ज़रूरियात और तकाज़ों से उसे महरूम कर दिया जाता है जो इंसानी रूह का लाजिमा है और इंसान को हैवान से मतमीज करते हैं। इन ज़रूरियात और तकाज़ों में सर फहरिस्त अल्लाह पर ईमान, उस ईमान को इख्तियार करने की खुली आज़ादी और उसके इजहार ऐलान का गैर मशरूत हक है। इसी तरह इंसान के लिए इजहार अना की आज़ादी भी इंसानियत की खास खसूसियत है। ये अना गोनागों रूपों में जलवागर होती है। इनफरादी मलकियत में इसी अना का जहूर होता है। नौयत कार के इंतखाब और इसमें खसूसी महारत पैदा करने में भी इसी को दखल होता है। फन के जरिए शख्सियत के इजहार में भी इसका इज़्तिराब कार फरमा होता है। अला हाजिल कयास इश्तराकी निज़ाम हर उस आज़ादी से इंसान के लिए पैगाम हरमान नसीबी लेकर आता है जो इंसान और हैवान और इंसान और मशीन के दरमियान माबाउल इम्तियाज है। तमाम बुत परस्त और मुशरिक माशरे भी जाहिली माशरों की सफ में शामिल हैं। इस नौयत के माशरे आज तक हिंदुस्तान, जापान, फिलिपाइन और अफ्रीका में पाए जाते हैं। जो बात इन्हें जाहिली माशरों में दाखिल करती है वो ये है कि अव्वलन ये माशरे अल्लाह के मासिवा कुछ और हस्तियों की सिफते उलूहियत में एतकाद रखते हैं या उलूहियत में अल्लाह के साथ दूसरी हस्तियों को भी शरीक ठहराते हैं। सानियन इन्होंने तरह तरह के देवता और माबूद तराश रखे हैं जिनके बारे में वो ना सिर्फ उलूहियत का अकीदा रखते हैं बल्कि इनके सामने अमलन मरासिम अबूदियत और नियाजमंदी भी बजा लाते हैं। ये बात भी इन माशरों को जाहिली माशरा ठहराने के लिए काफ़ी है कि इनमें जो कवानीन और शराए नाफिज किए जाते हैं उनका मंबा व माखज भी खुदा और उसकी शरीयत नहीं बल्कि दूसरी हस्तियां होती हैं, ख्वा वो पादरी हों या काहिन पुरोहित हों या जादूगर, अकाबिर कौम हों या वो सेकुलर इदारे हों जो शरीयत इलाही से बेनियाज होकर कानून साजी करते हैं और जिन्हें कौम, पार्टी या किसी हस्ती के नाम पर हाकमियत आला का मनसब हासिल होता है। हालांकि हाकमियत आला का मनसब खुदा के सिवा किसी को हासिल नहीं है और इसे सिर्फ उसी शक्ल में बरोएकार लाया जा सकता है जो खुदा ने अपने रसूलों के जरिए अपने बंदों के लिए पसंद फरमाई है। रूए जमीन पर पाए जाने वाले तमाम यहूदी और ईसाई माशरे भी जाहिली माशरे हैं। इन्होंने अपने अकायद में तहरीफ कर रखी है और उलूहियत को सिर्फ अल्लाह ताला की मखसूस सिफत करार देने की बजाय दूसरों को भी इसमें शरीक ठहराते हैं। इस शिर्क ने कई सूरतें इख्तियार कर रखी हैं, कहीं ये अबनियत की शक्ल में है और कहीं तसलीस की शक्ल में, कहीं इसने अल्लाह के बारे में ऐसा तसव्वुर कायम कर रखा है जो अल्लाह की हकीकत के मुनाफी है, कहीं इसने मखलूक के साथ अल्लाह के ताल्लुक को ऐसा रंग दे रखा है जो सरासर खिलाफ हक है। यहूदी कहते हैं उज़ैर अल्लाह का बेटा है और ईसाई कहते हैं कि मसीह अल्लाह का बेटा है। ये बेहकीकत बातें हैं जो वो अपनी जुबानों से निकालते हैं उन लोगों की देखा देखी जो इनसे पहले कुफर में मुब्तला हुए। खुदा की मार इन पर, ये कहां से धोखा खा रहे हैं। सूरह तौबा आयत नंबर 30। यकीनन कुफर किया उन लोगों ने जिन्होंने कहा कि अल्लाह तीन में का एक है, हालांकि एक खुदा के सिवा कोई खुदा नहीं है। अगर ये लोग अपनी इन बातों से बाज ना आए तो इनमें से जिस जिसने कुफर किया है उसे दर्दनाक सजा दी जाएगी। सूरतुल माईदा आयत नंबर 73। यहूदी कहते हैं अल्लाह के हाथ बंधे हुए हैं, बांधे गए उनके हाथ और लानत पड़ी उन पर इस बकवास की बदौलत जो ये करते हैं। अल्लाह के हाथ तो कुशादा हैं, वो जिस तरह चाहता है खर्च करता है। सूरतुल माईदा आयत नंबर 64। यहूदो नसारा कहते हैं कि हम अल्लाह के बेटे और उसके चहीते हैं, इनसे पूछो फिर वो तुम्हारे गुनाहों पर तुम्हें सजा क्यों देता है। दर हकीकत तुम भी वैसे ही इंसान हो जैसे और इंसान खुदा ने पैदा किए हैं। सूरतुल माईदा आयत नंबर 18। ये माशरे इसलिए भी जाहिली हैं कि इन्होंने अपने लिए उबूदियत के जो मरासिम और परस्तिश की जो शक्लें वजा कर रखी हैं वो इनके गुमराहाना अकायद और मुशरिकाना तसव्वुरात से माखूस हैं और इसलिए भी ये जाहिली माशरे हैं कि इनके तमाम कवानीनों शराय बंदगी रब की असास पर कायम नहीं हैं, न वो खुदा की बेहमता हाकमियत का इकरार करते हैं और न खुदा की शरीयत को इख्तियारात की वाहिद असास तस्लीम करते हैं, बल्कि उन्होंने इंसानों पर मुश्तमिल ऐसे इदारे कायम कर रखे हैं जिन्होंने हाकमियत आला के इस मनसब व मकाम पर कब्जा जमा रखा है, جو صرف اللہ تعالیٰ کا حق ہے۔ قرآن نے اپنے نزول کے دور میں ایسے لوگوں کو مشرک اور کافر کا لقب دیا تھا، کیونکہ ان لوگوں نے حاکمیت کا یہی حق اپنے احبار و رہبان کو دے رکھا تھا، جو من مانی شریعت وضع کرتے تھے اور یہ لوگ اسے بے چونو چرا قبول کرتے تھے۔ اتخذوا احبارهم ورهبانهم اربابا من دون الله والمسيح ابن مريم وما امروا الا ليعبدوا الها واحدا لا اله الا هو سبحانه عما يشركون۔ سورۃ التوبہ آیت نمبر 31۔ انہوں نے اپنے علماء اور درویشوں کو اللہ کے سوا اپنا رب بنا لیا ہے، اور اسی طرح مسیح ابن مریم کو بھی، حالانکہ انہیں ایک معبود کے سوا کسی کی بندگی کرنے کا حکم نہیں دیا گیا تھا۔ وہ جس کے سوا کوئی مستحق عبادت نہیں ہے، پاک ہے وہ ان مشرکانہ باتوں سے جو یہ لوگ کرتے ہیں۔ یہ لوگ اپنے احبار و رہبان کی الوہیت کا عقیدہ نہیں رکھتے تھے، اور نہ ان کے سامنے مراسم بندگی بجا لاتے تھے، بلکہ وہ فقط یہ تسلیم کرتے تھے کہ احبار و رہبان کو حاکمیت کا مقام حاصل ہے۔ چنانچہ وہ اللہ کے اذن و حکم سے بے نیاز ہو کر جو شریعت سازی کرتے تھے، یہ لوگ اسے اختیار کر لیتے تھے۔ اگر اس وقت قرآن نے انہیں مشرک اور کافر کہہ کر پکارا تھا، تو آج تو بدرجہ اولا ان کا مشرک اور کافر ہونا ثابت ہے، اس لیے کہ آج انہوں نے جن لوگوں کو یہ حق دے رکھا ہے وہ احبار اور رہبان نہیں ہیں، بلکہ انہی کے ہم پلہ افراد ہیں۔ اس سلسلے میں آخری بات یہ سمجھ لینی چاہیے کہ موجودہ دور میں پائے جانے والے نام نہاد مسلم معاشرے دراصل جاہلی معاشرے ہیں، جس بنا پر ہم انہیں جاہلی معاشروں میں شمار کرتے ہیں۔ وہ یہ نہیں ہے کہ وہ اللہ کے سوا کسی اور ہستی کی الوہیت پر ایمان رکھتے ہیں یا غیر اللہ کے سامنے مراسم بندگی بجا لاتے ہیں، بلکہ وہ اس معنی میں جاہلی معاشرے ہیں کہ ان کا نظام حیات بندگی رب کے اصول پر نہیں چل رہا ہے۔ وہ اگرچہ اللہ کے سوا کسی اور الہ پر ایمان نہیں رکھتے، مگر انہوں نے الوہیت کی صفت خاص یعنی حاکمیت کو دوسروں کے حوالے کر رکھا ہے، اور غیر اللہ کی حاکمیت تسلیم کر رکھی ہے۔ یہی حاکمیت ان کے نظام زندگی، قوانین، اقدار و معیار حیات، روایات، رسم و رواج، الغرض تقریباً ان کی پوری حیات اجتماعی کی اساس ہے۔ ارباب حاکمیت کے بارے میں اللہ تعالیٰ کا ارشاد ہے، وَمَن لَمْ يَحْكُمْ بِمَا أَنزَلَ أَنزَلَ اللَّهُ فَأُولَئِكَ هُمُ الْكَافِرُونَ، سورۃ المائدہ آیت نمبر 44۔ جو لوگ اللہ کے نازل کردہ قانون کے مطابق فیصلہ نہ کریں، وہی کافر ہیں۔ اور محکومین کے بارے میں فرمایا، اے نبی صلی اللہ علیہ وآلہ وسلم، تم نے دیکھا نہیں ان لوگوں کو جو دعویٰ تو کرتے ہیں کہ ہم ایمان لائے ہیں اس کتاب پر جو تمہاری طرف نازل کی گئی ہے، اور ان کتابوں پر جو تم سے پہلے نازل کی گئی تھی، مگر چاہتے ہیں کہ اپنے معاملات کا فیصلہ کرانے کے لیے طاغوت کی طرف رجوع کریں، حالانکہ انہیں طاغوت سے کفر کرنے کا حکم دیا گیا تھا۔ سورۃ النساء آیت نمبر 60۔ نہیں اے محمد صلی اللہ علیہ وآلہ وسلم، تمہارے رب کی قسم، یہ کبھی مومن نہیں ہو سکتے جب تک کہ اپنے باہمی اختلافات میں یہ تمہیں فیصلہ کرنے والا نہ مان لیں۔ پھر جو کچھ تم فیصلہ کرو اس پر اپنے دلوں میں بھی کوئی تنگی محسوس نہ کریں، بلکہ سر بسر تسلیم کر لیں۔ سورۃ النساء 65۔ اس سے پہلے اللہ تعالیٰ نے یہود اور نصارہ کو اسی جرم کا مرتکب قرار دیا تھا، اور ان کے جرائم کی فہرست میں شرک، کفر، اللہ کی بندگی سے انحراف، اور اس کے مقابلے میں احبار اور رہبان کی بندگی اختیار کر لینا بتایا تھا، اور ان تمام جرائم کی واحد بنیاد یہ بتائی کہ انہوں نے احبار اور رہبان کو وہی حقوق اور اختیارات دے رکھے تھے جو آج اسلام کا دعویٰ کرنے والوں نے اپنی ہی ملت کے کچھ لوگوں کو دے رکھے ہیں۔ یہود اور نصارہ کا یہ فعل اللہ تعالیٰ کے نزدیک ویسا ہی شرک قرار پایا جیسا شرک नसारा का ईसा इब्ने मरियम को रब और इलाह बनाना और उनकी बंदगी करना था। इस्लाम के नज़दीक शिर्क की इन दो इकसाम में कोई फ़र्क नहीं है। दोनों यकसा लिहाज से खुदाए वाहिद की बंदगी से खुरूज, दीन इलाही से सरताबी और ला इलाहा इल्लल्लाहु की शहादत से इन्हराफ के मुतरादिफ़ हैं। मौजूदा मुस्लिम माशरों में से बाज़ तो बरमला अपनी लादीनियत का ऐलान करते हैं और दीन के साथ अपने हर गोना ताल्लुकात की कुल्ली तौर पर नफी करते हैं। बाज़ माशरे ज़ुबान की हद तक दीन का एहतराम करते हैं मगर अपने निज़ाम इज्तमाही से उन्होंने दीन को फारिग खती दे रखी है। वो कहते हैं कि हम गैब के कायल नहीं हैं, हम अपने इज्तमाही निज़ाम की इमारत इल्मो तजुर्बे पर उठाएंगे। जहाँ इल्मो तजुर्बा होगा वहाँ गैब नहीं चल सकेगा। ये दोनों एक दूसरे की ज़िद हैं लेकिन उनका ये ख्याल बजाते खुद एक नौ की जाह हालत है। और सिर्फ वही लोग इस तरह की बातें कर सकते हैं जो सरासर जहालत के पुतले हों। कुछ ऐसे माशरे भी हैं जिन्होंने हाकमियत की ज़मामेकार अमलन गैरुल्लाह को सौंप रखी है। वो जैसी शरीयत चाहते हैं घड़ लेते हैं और फिर अपनी इस खाना साज शरीयत के बारे में ये दावा करते हैं कि यह खुदा की शरीयत है। ये तमाम माशरे इस लिहाज से मसावी हैसियत रखते हैं कि इनकी बुनियादें बंदगी रब पर कायम नहीं हैं। इस उसूली हकीकत के अलम नशरा हो जाने के बाद उन तमाम जाहिली माशरों के बारे में इस्लाम का मौकफ इस एक फिक्रे में बयान किया जा सकता है कि इस्लाम उन तमाम माशरों की इस्लामियत और कानूनी जवाज को तस्लीम नहीं करता। इस्लाम की नज़र उन लेबलों, टाइटलों और साइन बोर्डों पर नहीं है जो इन माशरों ने अपने ऊपर लगा रखे हैं। इस जाहिर फरेबी के बावजूद उन तमाम माशरों में एक बात मुश्तरक पाई जाती है और वो ये है कि इन सब का निज़ाम ज़िंदगी अल्लाह ताला की कामिल बंदगी से खाली है। इस लिहाज से ये माशरे दूसरे काफिर और मुशरिक माशरों के साथ जाहिलियत के वस्व में हमरंग और हम आहंग हैं। इस बहस से अब हम खुद ब खुद इस आखिरी नुक्ते तक पहुंच गए हैं जिसे हमने इस फसल के आगाज में बयान किया है, यानी इंसानी ज़िंदगी में तब्दीली लाने के लिए इस्लाम का दायमी और अबदी तरीक़ेकार क्या है। वो तरीक़ेकार जो कैद ज़मानो मकान से आज़ाद है और हर ज़माने में खबो दौरे हाजिर हो या आने वाला कोई दौरे बईद, इस्लाम का वाहिद तरीक़ेकार रहेगा। इस सवाल का जवाब हम इस बहस की रोशनी में मालूम कर सकते हैं जो हम ऊपर मुस्लिम माशरे की फितरत व हकीकत के उनवान से कर चुके हैं, जिसका खुलासा यह है कि मुस्लिम माशरा अपनी ज़िंदगी कि हर छोटे बड़े मामले को अल्लाह की बंदगी पर कायम करता है। मुस्लिम माशरे की यह फितरत मुय्यन हो जाने के बाद हमें एक और अहम सवाल का दो टोक जवाब भी मिल सकता है। वो सवाल यह है कि वो असल क्या है जिसे इंसानी ज़िंदगी का माखज़ व मरजा बिना और असास होना चाहिए। क्या अल्लाह का दीन और उसका पेश करदा निज़ाम हयात हमारी ये ज़रूरत पूरी कर सकता है या इसके लिए हमें किसी इंसानी निज़ाम हयात की तरफ रुजू करना पड़ेगा। इस्लाम इस सवाल का नहायत दो टोक और गैर मुफहम जवाब बिला तामुल और तरद्दुद हमारे सामने रख देता है। वो कहता है कि इंसानी ज़िंदगी को मिन हैसुल मजमू, जिस असल को अपना मर्जा व असास करार देना चाहिए वो अल्लाह का दीन और उसका तजवीज़ करदा निज़ाम हयात है। जब तक इसे हयात इज्तिमाई की असास और इसका महवर व मरकज़ न बनाया जाएगा, ला इलाहा इल्लल्लाह और मोहम्मद रसूलुल्लाह की शहादत जो इस्लाम का रुकन अव्वल है न कायम हो सकेगी और न अपने हकीकी असरात और नताइज ही पैदा कर सकेगी। जब तक इस असल को तस्लीम न किया जाए और बेचूनों चरा इसका इत्तबा न किया जाए, उस वक्त तक खुदा की बंदगी खालिस का तकाजा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बताए हुए तरीके के मुताबिक हरगिज़ पूरा ना होगा। अल्लाह ताला का इरशाद है, रसूल जो कुछ तुम्हें दें उसे पकड़ लो और जिस चीज़ से मना करे उससे रुक जाओ। सूरतुल हश्र आयत नंबर 7। मजीद बरा इस्लाम इंसान के सामने ये सवाल भी रखता है कि क्या तुम ज़्यादा इल्म रखते हो या अल्लाह। सूरतुल बकरा आयत नंबर 140। और फिर खुद ही ये जवाब देता है कि अल्लाह जानता है और तुम नहीं जानते। سورہ آل عمران آیت نمبر 66، جو کچھ تمہیں علم دیا گیا ہے وہ بہت کم ہے، سورہ بنی اسرائیل آیت نمبر 85۔ اب ظاہر ہے کہ وہ ہستی جو علم رکھتی ہے، اس نے انسان کو پیدا کیا اور جو اس کی رزق رساں ہے، اسی کو یہ حق حاصل ہے کہ انسان کی حکمرانی بھی ہو اور اس کا دین زندگی کا نظام ہو اور اسی کو زندگی کا مرجع و منبع ٹھہرایا جائے۔ رہے انسان کے خود ساختہ افکار و نظریات، تو ان میں بگاڑ پیدا ہو جاتا ہے اور وہ انحراف کا شکل شکار ہو جاتے ہیں، کیونکہ وہ انسانی علم پر مبنی ہوتے ہیں اور ناقص ہوتے ہیں۔ انسان خود نا آشنائے راز ہے، اور جو علم اسے دیا گیا ہے وہ بہت تھوڑا اور ناقص ہے۔ خدا کا دین کوئی چیستہ نہیں ہے، اور نہ اس کا پیش کردہ نظام حیات کوئی سیال شے ہے۔ کلمہ شہادت کے دوسرے جز میں اس کی واضح حد بندی کر دی گئی ہے، اور ان نصوص اور قواعد و اصول میں اسے منضبط کر دیا گیا ہے جو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے بیان فرمائے ہیں۔ اگر کسی معاملے میں نص موجود ہو تو وہی بنائے فیصلہ ہوگی، اور نص کے ہوتے ہوئے اجتہاد کی گنجائش نہ ہوگی، اور اگر نص نہ پائی جائے گی تو اجتہاد اپنا رول ادا کرے گا، مگر ان اصولوں اور ضابطوں کے تحت جو اللہ نے اپنے نظام حیات میں بیان کر دیے ہیں، نہ کہ احوا و خواہشات کا تابع بن کر۔ اگر کسی بات میں تمہارے درمیان نزاع برپا ہو جائے تو اسے اللہ اور رسول کی طرف لوٹا دو، سورۃ النساء آیت نمبر 59۔ اجتہاد و استنباط کے اصول بھی مقرر کر دیے گئے ہیں، اور وہ معلوم و معروف ہیں، ان میں کوئی ابہام نہیں پایا جاتا ہے، اور نہ ان میں کسی نوعیت کا ڈھیلا پن پایا جاتا ہے، مگر کسی کو یہ اجازت نہیں ہے کہ وہ اپنے بنائے ہوئے قانون کو اللہ کی شریعت بتائے۔ البتہ اگر اللہ کی حاکمیت اعلیٰ کا اعلان کر دیا جائے اور قوت و اختیار کا ماخذ صرف اللہ سبحانہ و تعالیٰ ہو، کوئی قوم یا پارٹی یا کوئی فرد بشر اس کا سرچشمہ نہ ہو، اور منشاء الہی معلوم کرنے کے لیے اللہ کی کتاب اور اس کے رسول کی سنت کی طرف رجوع کیا جاتا ہو، تو ایسی صورت میں جو قانون سازی ہوگی وہ شریعت کی حدود کے اندر شمار ہوگی۔ مگر یہ حق ہر اس شخص کو نہیں دیا جا سکتا جو اللہ کے نام پر اپنے اقتدار کا سکہ جمانا چاہتا ہو، جیسا کہ کسی زمانے میں یورپ تھیوکریسی اور مقدس بادشاہت کے پردے میں اس کا مزہ چکھ چکا ہے۔ اسلام میں اس طرز کی حکومت کی کوئی گنجائش نہیں ہے۔ یہاں رسول کے سوا اللہ کے نام پر کسی اور کو اپنا حکم چلانے کا اختیار نہیں ہے۔ یہاں واضح اور بین نصوص موجود ہیں جو شریعت الہی کے حدود اربع کا تعین کر دیتی ہیں۔ دین زندگی کے لیے ہے، یہ ایک ایسا جملہ ہے جسے انتہائی غلط معنی پہنائے گئے ہیں، اور اسے یکسر غلط استعمال کیا جاتا رہا ہے۔ بے شک دین زندگی کے لیے ہے، مگر کس قسم کی زندگی کے لیے؟ یہ دین اس زندگی کے لیے ہے جسے یہ خود تعمیر کرتا اور اپنے طریقہ کار کے مطابق پروان چڑھاتا ہے۔ یہ زندگی انسانی فطرت سے مکمل طور پر ہم آہنگ ہوتی ہے، اور انسان کی تمام حقیقی ضروریات کی کفیل ہوتی ہے۔ ضروریات سے مراد وہ ضروریات نہیں ہیں جنہیں انسان بذوم خویش اپنی ضروریات سمجھ بیٹھتا ہے، بلکہ ان کا تعین صرف وہی ہستی طے کر سکتی ہے اور کرے گی جس نے انسان کو پیدا کیا۔ وہ اس کی اپنی اور دوسری مخلوق کی تمام ضروریات سے بخوبی واقف ہے۔ کیا جس نے مخلوق کو پیدا کیا ہے وہ اس کے حال کو نہیں جانتا ہے؟ وہ تو باریک بین اور باخبر ہے، سورۃ الملک آیت نمبر 14۔ دین کا کام یہ نہیں ہے کہ جس طرز کی بھی زندگی ہو وہ اسے برحق ثابت کرتا پھرے اور اس کے لیے سند جواز فراہم کر دے، اور ایسا شرعی فتویٰ اس کے لیے مہیا کر دے جسے وہ مستعار لیبل کی طرح اپنے اوپر چسپاں کر لے، بلکہ دین تو اس لیے ہے کہ وہ زندگی کو اپنی کسوٹی پر پرکھے، جو کھرا ہو اسے برقرار رکھے، اور جو کھوٹا ثابت ہو اسے اٹھا کر پرے پھینک دے۔ اگر زندگی کا پورا نظام بھی اس کی مرضی کے خلاف ہو تو وہ اسے ختم کر کے اس کی جگہ نئی زندگی کی تعمیر کرے۔ دین کی تعمیر کردہ یہ زندگی ہی اصل اور برحق زندگی ہوگی۔ اس فکرے کا مفہوم یہی ہے کہ اسلام زندگی کا دین ہے، इस फिक्रे में इसके अलावा किसी और मफहूम की तलाश किसी तरह भी सही और दुरुस्त नहीं होगी। यहां यह सवाल पैदा हो सकता है कि क्या बशरी मसलहत ही वो असल चीज है, चीज नहीं है जिसे इंसानी जिंदगी की सूरत गरी करना चाहिए। लेकिन हम यहां फिर उसी सवाल को कारईन के सामने रखेंगे जिसे इस्लाम खुद उठाता है और खुद ही इसका जवाब देता है कि क्या तुम्हें ज्यादा इल्म है या अल्लाह को। सूरतुल बकरा आयत नंबर 140। दरअसल अल्लाह ही जानता और इल्म रखता है और तुम नहीं जानते हो। सूरह आले इमरान आयत नंबर 66। शरीयत इलाही जिस शक्ल में अल्लाह ने नाजिल फरमाई है, जिस शक्ल में अल्लाह के रसूल ने हम तक पहुंचाई है, वो खुद बशरी मसाले का पूरा पूरा लिहाज करती है। अगर कभी इंसान को ये गुमान होता है कि उसकी मसलहत इस कानून की पाबंदी में नहीं बल्कि खिलाफ वर्जी में है जो अल्लाह ने इंसानों के लिए तजवीज़ फरमाया है, तो अव्वलन तो इसके इस कयास और एहसास की हैसियत एक वाहिमा और वसवसा से ज़्यादा नहीं। ये लोग बस अटकल और अपनी नफसानी ख्वाहिशों पर चलते हैं, इसके बावजूद के इनके परवरदिगार की तरफ से इनके पास हिदायत आ चुकी है, कहीं इंसान को मनमानी मुराद भी मिली है। सो आखिरत और दुनिया में सब कुछ अल्लाह ही के इख्तियार में है। सूरतुन नजम आयत नंबर 23-25। और सानियन इसे ये अच्छी तरह समझ लेना चाहिए कि शरीयत के बारे में इस मौकिफ का इख्तियार करना कुफ्र के मुतरादिफ है। आखिर ये क्यों कर हो सकता है कि एक शख्स ये ऐलान भी करे कि उसकी राय में मसलहत और मनफियत शरीयत इलाही की मुखालिफत में है और उसके बावजूद वो इस दीन का पैरो भी रहे और सिर्फ पैरो ही न रहे बल्कि अहले दीन में शुमार हो।